Book 2 25 25 25 في المدينة شهرات شهرات أريد أن أذهب إلى محطة القطار मला स्टेशनला जायचे आहे मला स्टेशनला जायचं आहे أريد أن أذهب إلى المطار मला विमानतळावर जायचे आहे मला विमानतळावर जायचं आहे أريد أن أذهب إلى وسط المدينة मला शहराच्या मध्यवर्ती ठिकाणी जायचे आहे मला शहराच्या मध्यवर्ती ठिकाणी जायचं आहे كيف أصل إلى محطة القطار؟ मी स्टेशनला कसा जाऊ मी स्टेशनला कशी जाऊ كيف أصل إلى المطار؟ मी विमानतळावर कसा जाऊ मी विमानतळावर कशी जाऊ كيف أصل إلى وسط المدينة؟ मी शहराच्या मध्यवर्ती ठिकाणी कसा जाऊ मी शहराच्या मध्यवर्ती ठिकाणी कशी जाऊ أحتاج لسيارة أجرة. मला एक टॅक्सी पाहिजे. मला एक टॅक्सी पाहिजे. أحتاج لخريطة المدينة. मला शहराचा नकाशा पाहिजे. मला शहराचा नकाशा पाहिजे. أحتاج لفندق. मला एक हॉटेल पाहिजे. मला एक हॉटेल पाहिजे. أريد أن أستأجر سيارة. मला एक गाडी भाड्याने घ्यायची आहे. मला एक गाडी भाड्याने घ्यायची आहे. هنا بطاقة الائتمانية. हे माझे क्रेडिट कार्ड आहे. हे माझे क्रेडिट कार्ड आहे. هنا رخصة قيادتي. हा माझा परवाना आहे. हा माझा परवाना आहे. ماذا يوجد في المدينة ليرى؟ شهرات बघण्यासारखे काय आहे؟ شهرات बघण्यासारखं काय आहे؟ اذهب إلى المدينة القديمة. आपण शहराच्या जुन्या भागाला भेट द्या. आपण शहराच्या जुन्या भागाला भेट द्या. قم بجولة في المدينة. आपण शहर दर्शनाला जा. आपण शहर दर्शनाला जा. اذهب إلى الميناء. आपण बंदरावर जा. आपण बंदरावर जा. قم بجولة في الميناء. आपण बंदर दर्शन करा. आपण बंदर दर्शन करा. ماذا بقي من معالم جديرة بالمشاهدة غير ذلك؟ यांच्या व्यतिरिक्त बघण्यासारख्या आणखी जागा आहेत का? यांच्या व्यतिरिक्त बघण्यासारख्या आणखी जागा आहेत का? الرجاء الذهاب إلى www.book2.de لمطالعة الكتب مع الدروس الصوتية.